कान्छी स्वास्नी बिहे गर्दा छोरो भाथ्यो नापा बाउ बाजेको सकियो ढुकुटी रक्सी सँग हे खानाले सुकुटी बाउ बाजेको सकियो ढुकुटी रक्सी सँग हे खानाले सुकुटी बाउ बाजेको सकियो सकियो सकियो ढुकुटी रक्सी सँग खानाले सुकुटी रक्सी सँग हे खानाले सुकुटी यो मागी मागी कान्छी भट्टीबाट रात दिनको झगडा र गर्छन् काटा काटा पोखराका माछा मिठा काठमाडौँको छोइला मेला हेर्न गाका बुढी गए अन्तै पहिला बाउ बाजेको सकियो ढुकुटी रक्सीसँग खानाले सुकुटी बाउ बाजेको सकियो भाको जति जग्गा जमिन साउले सबै खायो ढल्क्यो उमेर रोग लाग्यो हिँड्नु पर्यो खोकी आखिरीमा हुनु पर्यो मागी खाने जोगी बाउ बाजेको सकियो ढुकुटी रक्सीसँग खानाले सुकुटी बाउ बाजेको सकियो